ट्रान्समिसन सेवा प्रयोग गरेर आफू एचआइभी सङ्क्रमित भए तापनि सङ्क्रमण नभएको स्वस्थ बच्चा जन्माउनु भयो कि एकजना दिदीसँग मेरो भेट भएको थियो होइन उहाँसँग मैले कुरा गरेर रेकर्ड पनि गरेर लिएर आएको छु एकचोटि सुनौ न उहाँको कुरा हुँदैन म एचआइभी सङ्क्रमित महिला हुँ मेरो बच्चा 6 महिनाको गर्भमा हुँदाखेरि एचआइभी थाहा भयो रगत टेस्ट गर्दाखेरि सुरुमा त म त बिखाएर मर्नु कि बोब्लाएर मर्नु जस्तै भएको थियो यस्तो केस आफ्नो सन्तानमा कसैको परेको थिएन कसैबाट पनि सहयोग सहयोग भएन मलाई श्रीमान पनि भाएर जानुभयो त्यही टेकोमा दबाई खाँदा खाँदै अब गाउँबाट निकाल्छन् भनेर भन्ने सबैले एचआइभी लागेकै कारणलेबाट गाउँलेबाट घिर्ण रूपले हेर्छन् अब यहाँ बुहान हुँदैन भन्ने सोच गरिरहेको थिएँ पहिले सुरुमा उही चेक गरेको त्यहाँबाट नि फेरि रातो छाप्लर पठायो टेकुमा जाँच गर्दा पनि त्यही देखायो एचआइभी सङ्क्रमित फेरि थापा थरीमा लगेर नि टेस्ट गर्नुपर्छ भनेर फेरि बच्चा नजन्माउन्जेलसम्म दबाई खानुहोस् त्यहाँबाट फेरि अर्को दबाई सिडफोरहरू गरेर कति हुन्छ त्यहाँसम्म अनि फेरि खानुपर्छ भनेर भन्नुभयो त्यहाँबाट अनि पिएमसिटी गर्दा चाहिँ सर्दैन नर्मल पाउने कि पिएमसिटी गर्ने भन्दाखेरि मैले पिएमसिटी गर्ने भनेर भने आफूलाई त जे हुनु भइहाल्यो अनि बच्चालाई नसरोस् भन्नको लागि दबाई पनि खानु पर्यो अनि पिएमसिटी पनि गर्नु पर्यो भन्ने सोचायो डाक्टरले सल्लाह दिएपछि चाहिँ अलिक खुसी लाग्यो अहिले चाहिँ मलाई बच्चा नेगेटिभ निस्किँदाखेरि खुसी लाग्यो म यही बच्चाहरूको लागि केही अदे ठेक्क लाएर खाइरहेको छु अर्काको बटे गरेर अहिले त दबाई पनि आएको छ पेट आउने साथ चेक गर्न पर्छ डाक्टरको सल्लाह अनुसार मैले 6 महिनासम्म खुवाएँ त्यहाँबाट 6 महिनापछि दुध नखुवाएको आमाको मूल्य त आफ्नो छोराछोरीलाई राम्रै गरौँ अर्काको घृणा रूपले नहेरौँ सकेसम्म छोराछोरीलाई जोगाएर त्यो नसरोस् एचआइभी भन्ने सोच रहँदो रहेछ समाजबाट त मैले कसैबाट नि केही पनि पाएको छुइनँ म यहाँ काठमाडौँ जाँदाखेरि बच्चा बिरामी कि के आफ्नो जाँच गर्न गएको भनिरहेको छु मैले त्यो बच्चाहरू त्यो स्कुलमा पढाउनलाई घृणा गर्छन् भनेर मैले भनेको छुइनँ बच्चाहरूलाई नि त्यस्तै गरी निकाल्यो भने कहाँ गएर बस्लान् आफू त जे हुनुभयो अहिलेका दिदीबहिनीहरू धेरै नै एचआइभी लागेका छन् अनि बच्चा जन्माउन मन लाग्नेहरूलाई डाक्टरको सल्लाहअनुसार पाउनुहोस् चेक गरेर दबाई खाएर अनि बच्चाको सुरक्षित राख्नुको लागि दबाई खानुहोस् सकभर पिएमसिटी केस गरेमा सर्दैन अहिले त अलि आत्मबल आउँछ सङ्क्रमित महिलाहरू धेरै नै रहेछन् अनि अहिले चाहिँ अलि आँट आउँछ दबाई खाइरहनुपर्छ दबाई टुटाउनु हुँदैन लामो समयसम्म बाँच्नुपर्छ बच्चाको लागि पनि भन्न सक्छ पहिला चाहिँ बच्चालाई नि सङ्क्रमित हुन्छ भन्ने एकदम पिर चिन्तामै थिएँ चारचोटि चेक गर्दा राम्रै आयो त्यहाँबाट नि खुसी लागेछ अझै पनि खुसी लागिरहेको छ अब 18 महिनामा चेक गर्नुपर्छ भने हा त्यो चारचोटिमा नि राम्रो आउँदाखेरि फेरि नि राम्रै आउँछ भन्ने आशमा लागेछु ओहो कस्तो खुसीको कुरा है सुयोग उहाँले कस्तो राम्रोसँग आफू एचआइभी सङ्क्रमण भएको थाहा पाइसकेपछि पनि आफ्नो संवेग र तनावलाई व्यवस्थापन गर्न सक्नुभएको अनि आफ्नो र आफ्नो बच्चाको स्वास्थ्यको हेरविचार गर्नुभएको र पिएमटिसिटीबाटै आफ्नो बच्चालाई सङ्क्रमणबाट बचाउन सफल हुनुभएको त्यही त नि है सर्णिमा अब हेर न आफू एचआइभी सङ्क्रमित भएको बेलामा कति गाह्रो महसुस भइरहेको हुन्छ होला कि तर अब आमा बन्ने भइसकेपछि त आफ्नो लागि मात्र नभएर बच्चाको लागि पनि त सोचेर कदम चाल्नु पर्ने हुन्छ नि होइन र भन त हो नि फेरि सङ्क्रमित एक्लैले मात्र सबै कुरामा ध्यान पुर्याउनु पर्छ भनेर मात्र पनि हुँदैन हामी सबैजनाले उहाँहरूलाई मद्दत गर्नु निकै महत्त्वपूर्ण हुन्छ विशेष गरी हामी युवाहरूले त यसमा धेरै सक्रिय भूमिका खेल्न सक्छौँ होइन त सुयोग त्यो त हो कि सुर्णिमा अब हाम्रो देशको पनि कति धेरै ठाउँहरूमा एचआइभी सङ्क्रमित साथीहरू कस्तो नराम्रो अवस्थामा रहनु भएको हुनसक्छ नि त हो कि ल भन त हाम्रो रेडियो सुन्नुभएको साथीलाई पनि आफ्नो ठाउँमा कोही एचआइभी सङ्क्रमितको बारेमा थाहा छ कि वा उहाँको ठाउँमा कोही एचआइभी सङ्क्रमित हुनुहुन्न कि के छ होला है हाम्रो रेडियो सुन्दै गर्नुभएको साथीको ठाउँमा है साथी तपाईँको गाउँठाउँमा चाहिँ एचआइभी सङ्क्रमित व्यक्तिहरूको अवस्था कस्तो रहेको छ तपाईँलाई के कति थाहा छ हामीलाई लेखेर पठाउनुहोस् न है आजको हाम्रो भिओवाई क्वेसनको उत्तरको रूपमा हो नि साथी त्यसैले आजको हाम्रो भिओवाई क्वेसन रहेको छ तपाईँको गाउँठाउँमा एचआइभी सङ्क्रमित व्यक्तिहरूको अवस्था कस्तो रहेको छ यसको उत्तर पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर